रात रात हरियो नीलो नीलो पहिलो रंगी चंगी बेलुन हरु आनो साथी आनो हो साथी यो स्वर्णिमलाई बेसरी बेलुन हान्नुस् त कुहिए खट्टाबाट ढल्को पानी अन्डा घर भएको फोहोर जे हाने पनि हुन्छ है आज रमाइलो गर्ने छुट छ ओहो दुख्यो कस्तो मान्छे है तिमीहरू हेरेर त हान्नुपर्छ नि कस्तो मेरो आँखामा झन्डै बेलुनले लागेको अहिले मेरो आँखामा केही भइदिएको भए कसले जिम्मेवारी लिन्थ्यो भन त कस्तो है तिमीहरू रमाइलो हुन्छ भन्दैमा अरूलाई यसरी दुःख दिन मिल्छ भनेको यसरी दुःख दिन त पाइँदैन है किन पाइँदैन किन पाइँदैन यो त होली हो होली आजको दिन त जे गरे पनि छुट्छ ए गाइस के हेरेर बसेको त्यो ढल्को पानीले यो स्वर्णिमा नुहाइदेऊ त आहा ढल्को पानीको मखमख बास्ना सुन्न साथ म्याडमको दिमाग पनि ठिक ठाउँमा आइहाल्छ नि होइन र साथी हो यो होली त कहिले नआए पनि हुन्थ्यो जहिले पनि मान्छेलाई शास्ति मात्रै अरूलाई दुःख दिएर पनि चाडपर्वको मजा आउँछ भनेको खुब आउँछ होला नि मजा जब पार्छौ चाडपर्वको महत्वलाई धुजा धुजा र खुरीतीलाई साथ दिएर धमिलो पार्दैछौ हाम्रो प्रथा साथी यसरी माया प्रेम सद्भाव र धार्मिक सहशून्यता बढाउने यो होली पर्वलाई अरूलाई दुःख दिने अरूलाई रुवाउने घृणाको खेती गर्ने यो अभियानमा तपाईँ त लागिरहनु भएको छैन हो नि होली भनेको सबै मिलेर रमाइलो गर्ने खुसियाली बाँड्ने पर्व हो आफ्नो खुसीको लागि अरूलाई रुवाउने त होइन नि त्यसैले साथी यसपालिको होली सबै मिलेर खुसियालीको साथ अरूलाई दुःख नदिकन मनाउनु होला है त्यसरी नै रमाइलोसँग होली मनाइराख्नु भएको वा मनाइसक्नु भएको साथीहरूलाई एसएसएमके टिमको तर्फबाट धेरै धेरै धेरै शुभकामना हेलो अनि नमस्ते साथी यही होलीको कुराकानी सँगै स्वागत छ है तपाईँलाई तपाईँको आफ्नै प्यारो कार्यक्रम साथीसँग मनका कुराको 507 सुपर डुपर न्यू भागमा आज तपाईँलाई साथ दिँदैछौ तपाईँको बेस्ट फ्रेन्ड्सहरू स्वर्णिमा र आयुषले अनि फ्रेन्ड्स अघि हामीले गरेको होलीको दिनमा हुने कुरीतिको एक्टिङ चाहिँ कस्तो लाग्यो तपाईँलाई त्यो त साथीलाई पक्कै पनि रमाइलो लाग्यो होला नि आयुष अनि साथी तपाईँको गाउँठाउँमा पनि कतै त्यस्तै त भइरहेको छैन कसैले आफूमाथि चाडपर्वको नाममा दुर्व्यवहार गर्छ भने त्यो त दण्डनीय कुरा हो र हामी जागरुक यानि कि अवेर युवाहरूले यस्तो कुरामा साथ पनि दिनुहुन्न कि कसो साथी पक्कै पनि हो नि बरु स्वर्णिमा अघि हामीले बाटोमा हिँड्दै गर्नु भएको साथीहरूलाई होली रमाइलो पर्व हो कि सामाजिक कुरीति हो भनेर सोधेका थियौँ त्यसले यो रमाइलो गफ गफ नै सुनाउनु हुन्न र जो आफू साथी साथी मिलेर खेल्नु भनेको रमाइलोको कुरा पनि हो र यस्तो बाटोमा हिँड्दा यस्तो आफ्नो अफिसियल कामहरूमा अनि कपडाहरू है त्यत्तिकै बुझी नबुझिकन केटीहरूले पनि केटाहरूले पनि हान्नु भनेको चाहिँ अब त्यो कुरीतिकै रूपमा हेरिन्छ त्यस्तो मन पर्दैन अब कोही बेला के टेन्सनमा हिँडेको हुन्छ कोही बेला कस्तो मोडमा हिँडेको हुन्छ होइन त्यो बेला ठिक लाग्दैन राम्रो लाग्दैन गर्नुपर्छ होली अब दुर्व्यवहार भन्नाले त्यस्तो दुर्व्यवहार त कसरी आजसम्म छैन होइन तर रङ लाउँदैमा त्यस्तो त्यस्तो दुर्व्यवहार हुँदैन यो होलीको दिनमा चाहिँ नि चिनेको साथीहरूसँग घर परिवारसँग खेल्नु चाहिँ एकदम रमाइलो नै हो यसलाई रमाइलो रूपमा नै लिएको छु मैले तर यो बाटोमा हिँड्न लागेको मान्छेलाई अन्जान मानिस त्यस्तो मान्छेलाई हान्नु चाहिँ यो कुरीति नै हो जस्तो लाग्छ मलाई चाहिँ अस्ति शनिबार खाएँ होइन यो त ठाउँमा जानुपर्ने थियो लोला खाएर अनि पानी सबै भिज्यो अनि जानै पाएन त्यो ठाउँमा त्यसो भएर मलाई चाहिँ त्यो बाटोमा त्यस्तो गर्ने मन लाग्दैन त्यही होलीको दिनमा एकचोटि खेले मात्रै मनपर्छ सुन्नुभयो होइन त साथी सबै कुराको आफ्नै महत्त्व हुन्छ र हामीले ती कुराहरूको सही मूल्याङ्कन गर्न नसक्दा धेरै कुराहरूमा असर पनि पर्न जान्छ त्यसैले हरेक कुरालाई जिम्मेवार भएर सोच्ने गर्नाले हरेक कुराको महत्त्व त रहन्छ नै र त्यसले पछिको जेनेरेसन वा पुस्तालाई पनि हरेक कुरामा सकारात्मक भएर सोच्नु पनि सिकाउँछ कि कसो आयुष अब तिम्रो कुरामा पनि म होइन यो कुरा ठिक भएन भन्नुलाई र तर तिमीले भनेको एउटा कुरा चाहिँ मलाई साह्रै मन पर्यो है स्वर्णिमा साँच्चै नै हामीले कतिपय कुराहरूको महत्त्व समयमा बुझेनौँ भने त पछि धेरै गाह्रो हुन्छ नि होइन र गाह्रो त भइहाल्छ नि आयुष आजको कथामा मेघा र गङ्गालाई भए जस्तै यो गङ्गा र मेघा भनेको कुन चराको नाम हो भनेर तिरिमिरी झ्याइ भनेर बस्दै हुनुहुन्छ भने नि साथी ध्यान आकर्षण गर्न चाहन्छु है आजको कथातर्फ नै पवित्रा ओइ पवित्रा तैँले मेघालाई देखिस् खोइ अघि कक्षामा त देखेको हो अहिले त देखाएको छैन होइन कता गइछे सबैतिर हेरिछ कतै देखिन भने घर गयो होला नि त पनि जाने होइन अब जाउँ हामीसँगै गङ्गा कहाँ त्यो मलाई छोडेर जान्छ र तिमीहरू जाँदै गर म अहिले मेघासँगै आउँछु कस्तो केटी रहेछ कता गएकी होली कहिल्यै छोडेर जाँदिन थिए कहाँ गएकी अरे त त्यो त्यो पवित्रले भने चाहिँ मलाई पर्खदै नपर्खी घर पो गए कि क्या हो त्यो? होइन, तर त्यस्तो त गर्दिनँ मेघाले। फेरि आज कति बेला कक्षाबाट बाहिर निस्केँ त्यो पनि थाहा नै पाइनँ मैले त। हत्तेरी कता खोजौँ अब त्यसलाई। ए महेश, महेश, तिमीले मेघालाई देख्यौ? अघि नै घन्टी लगाएपछि फुत्त क्लासबाट निस्के जस्तो लागेको थियो। गइसक्यो होला घर अहिले त? हेत्तेरी कति बेर भइसक्यो, अब त सबैजना घर गएर स्कुल पनि खाली हुन थालिसक्यो। कस्तो केटी रहेछ त्यो त, कता गयो कि ओली? अरे कहाँ खोजु अब त्यसलाई म? साँच्ची मलाई छाडेर पो गए जस्तो छ त्यो त। के भएको होला त्यसलाई? बरु एकचोटि टोइलेट पो गएकी हो कि हेर्नु पऱ्यो। त्यहाँ पनि छैन भने खुरु खुरु घर जान्छु म पनि। भित्र को हो? को हो? मेघा? ए मेघा, तँ हो टोइलेटभित्र? होइन, को हो भित्र? बोली हुन्थ्यो नि। मेघा तँ हो भन्या, बोल्न मोरी, कस्तो गनाएर उद्धुम भइसक्यो। गङ्गा। ओइ मेघा, तँलाई मैले अघिदेखि खोजिरहेको छु, यो त यहाँ टोइलेटमा पो रहेछ। अघिदेखि यहीँ हो त। छ्या, के गरेर बसेकी ओली? यहाँ बाहिर एकछिन उभिँदा त मेरो नाकै फुट्ला जस्तो भइसक्यो। निस्किन छिटो बाहिर आइज। गङ्गा, हेर्न म त ओइ, तँ रोएर बसेकी हो कि क्या हो? के भयो, के भयो भन्न। हेर्न गङ्गा, मलाई कस्तो गाह्रो भयो भने। के भयो तँलाई? के गाह्रो भयो भने कि? ढोका खोल्न, ढोका खोल्न भने मेघा, खोल्न। नै नै, म त बाहिर निस्किन्न। होइन, के भयो? छ्या, मलाई डर नै लाग्यो कि। के भयो तँलाई? किन रोयो कि फेरि? के भयो मलाई भन्न। त्यहाँ बाहिर तँ मात्र छस् कि अरू पनि कोही छ गङ्गा? म मात्रै छु कि अरू कोही छैन? के भयो भन्न, ढोका खोल्न खुरुक्क। गङ्गा, हेर्न यहाँ मेरो लुगामा। र तेरो लुगामा रगत? रगत पो लागेको छ। तँलाई के भयो भन् त? तँ नछुनी भएको हो? अब के गर्ने होला गङ्गा? स्कुलमा आएर नै भएछु। हेर्न पछाडि लुगामा सबै लागेछ। के गर्ने होला? हेर्न मलाई त कस्तो गाह्रो भइसक्यो, कसरी घर जाने होला अब? के गर्ने? पानीले यसो पखाल पखाल पार्न त अहिलेलाई, बिस्तारै यसो छोपेर जाउँला नि त। अब के गर्ने? पानी भए त अघि नै पखालिहाल्थेँ नि। हेर्न धाराबाट पानी नै आउँदैन। है, हाम्रो स्कुलको यो टोइलेटमा त पानी पनि छैन। हेर, धाराबाट एक थोपा पानी पनि आउँदैन। छ्या, यस्तो पनि हुन्छ? टोइलेटमा पनि पानी नै नहुने रे। अब म के गर्ने होला गङ्गा? मलाई त साह्रै गाह्रो भइसक्यो। पेट त दुखिरहेको थियो नि, झन् टाउको पनि दुख्न थालिसक्यो। यस्तो हालतमा कसरी त्यत्रो बाटो हिँडेर घर जानु? हेर्न हेर, सबै कसरी लागेको छ। के गर्ने? अरूहरूले देख्यो भने के भन्छ होला? हत्तेरी, के गर्ने होला? हाम्रो स्कुल पनि अति के, कमसेकम टोइलेटमा पानी त हुनु नि। फोहोर गनाउने बाहेक केही छैन। हिँड्न त हेड सरको अफिसमा जाउँ, उहाँले नै केही उपाय दिनुहुन्छ होला नि। हिँड जाऊँ। नाइ, तँ पनि कस्तो कुरा गर्छेस्? यसरी कसरी हेड सरकोमा जानु? छि, लाज हुँदैन कि के हो मलाई? त्यसो भए के गर्ने त? स्वेटर पनि लगाउन छाडियो आजकल, नभए त्यो फुकारेर भए पनि छोपेर जानुहुन्थ्यो। हेर, अब यहाँ बसेर मात्र केही हुँदैन, तँलाई गाह्रो मात्र हुन्छ क्या। बरु हिँड, बिस्तारै घर जाउँ। तँ अगाडि अगाडि हिँड, म तेर पछाडि पछाडि हिँडौँला। ल ल, हे भगवान्, कहिले घर पुग्ने होला? बिस्तारै हिँड न, पुगिहालिन्छ नि। तर यो त अति भयो कि, यसरी स्कुलमा नै पानी नभएपछि यस्तो महिनावारी हुँदा हामीलाई कति गाह्रो हुन्छ होला भनेर सोच्नुपर्छ नि। सरै सर्छन्, त्यही भएर हामी केटीहरूको कुरा नबुझेको होला। यही स्कुलमा पानी सानी आउने राम्रो शौचालय नभएको कारणले गर्दा महिनावारी भएको बेलामा पनि स्कुल आउन पनि सकिन्न, पढाइ पनि कति छुट्छ छुट्छ के। मेघा, के भयो? धेरै गाह्रो भयो हो तँलाई? हेर्न गङ्गा, कस्तो हिँड्नै गाह्रो भइसक्यो मलाई। ल ल, बिस्तारै बिस्तारै हिँड्न। मेघा, मेघा ए मेघा गङ्गा आइज न बस। त स्कुल नआएको पनि 3 दिन भइसक्यो, तर धेरै गाह्रो भयो कि क्या हो भनेर भेट्न आएको नि। ठिक त छ नि है तँलाई? ठिकै छु। अब यस्तो बेलामा कसरी स्कुल आउनु गङ्गा? अस्ति स्कुलबाट आउँदा कति गाह्रो भएको थियो, धेरै बेरसम्म त्यो गनाउने टोयलेटमा बसेकोले होला। मलाई त कस्तो वाक वाक लागेर बान्ता आएर कस्तो बिरामी नै परे नि। त्यसै त आफूलाई कस्तो गाह्रो भइरहेको हुन्छ, आज बल्ल अलि सन्चो भएको जस्तो भएको छ। फेरि त्यो स्कुलको टोयलेट त तँलाई थाहा छ नि है कस्तो छ भनेर। अरू बेला त गाह्रो हुन्छ नै, तर त्यो नछुने भएको बेला त अति नै हुने कि। महिनामा 4-5 दिन त स्कुल छुट्टिहाल्ने कि। त्यो त हो नि है, पानी पनि हुँदैन टोयलेटमा, त्यही भएर फोहोर पनि भइरहेको हुन्छ। त त्यसरी बिरामी नै परिस होला भनेर चाहिँ मैले सोचेकै थिइनँ। छ्या, यसरी त भएन कि, अति नै भयो यो त। के गर्नु, यस्तै छ। तर हेर न, महिनै पछि यसरी स्कुल नलाएर त हाम्रो कति धेरै पढाइ छुट्छ नि। जहिले पनि यस्तै के, यहाँ त केटी भएकोले नै गर्दा हाम्रो चाहिँ महिनै पछि पढाइ छुट्ने अरे। कमसेकम हाम्रो स्कुलमा राम्ररी पानी आउने टोयलेट भइदिएको भए, यसो सफा सुग्घर भए त स्कुलै छाड्नु पर्दैन थियो नि। त्यही त भने, एक दिन स्कुल गएन भने त कति पढाइ छुट्छ। झन् महिनै पछि 4-5 दिन नजाँदा त कस्तो गाह्रो हुन्छ है हामीलाई पढाइमा। के गर्नु, अब यस्तै छ। सरहरूलाई के थाहा हाम्रो मर्का है। त्यही त, हामीले नै भन्नु पर्यो कि, अब नभनेरै हो जहिले यस्तो भएको। फेरि त्यस्ता कुरा सरहरूसँग कसरी गर्नु? मिसहरू भए त गर्न पनि सजिलो हुन्थ्यो नि। हामी पढ्ने 9 कक्षा र अनि अझ 10 कक्षामा पनि एउटै मिसहरू छैनन्, सरै सर मात्र छ। अनि उनीहरूलाई महिनावारी जस्तो कुरा कसरी भन्नु? लाजै मर्नु हुँदैन भने? अब लजारै बस्ने हो भने त जहिले दुःख पाइन्छ। हेर, अब त कुरा गर्नै पर्छ, बुझिस्? भोलि म स्कुलमा अरूहरूसँग पनि कुरा गर्छु, सबैजना गएर हेर्सासँग कुरा गर्नुपर्छ। अब भोलिदेखि त आउँछस् होला नि, होइन त? तँलाई अस्ति कति गाह्रो भएको थियो भनेर तैँले नै भन्नुपर्छ, बुझिस्? छ्या, भन्न सक्दिनँ म त, कसरी भन्नु त्यस्तो कुरा? हे, तँ पनि कस्तै छेस के, सबैजना मिलेर भन्न पनि के को लाज। फेरि नराम्रो केही कुरा गर्न लागेको भए पो लाज मान्नु त, सबैजना गएर भन्नुपर्छ के, बुझिस्? यसरी जहिले पनि सहरै बस्ने हो भने त पछि पढाइ झन्झन बिग्रदै जान्छ। अस्ति त्यस्तरी बिरामी पनि परिस्, पछि झन्झन केही हुन सक्ला के। हेर, अहिले पनि नभने कहिले गर्ने भन् त? हे, खोइ थाहा छैन मलाई त, भन्न पाए त हुन्थ्यो नि, तर अब छाड्दै यो कुरा। तँलाई भोक लाग्यो होला, म आमालाई खाजा बनाउन भन्छु है। होइन कि, घर जानुपर्छ, मैले त कस्तो भुस्सुको बिर्सेछु। उता मेरो काकीको घरमा पनि छिर्नु छ, साँझ पनि पर्न लागिसक्यो, अहिले जान्छु है म। खाजा खाएर जा भनेको त, तेरो म कहिले नखाएको खाजा हो र। अहिले जान्छु कि, भोलि त स्कुल आउँछस् नि होइन? आउँछु। ल, अहिले गएँ है त। होइन, कति दिनसम्म लजाएर बस्ने भनेको हामी? अब यो एकजनाको मात्र समस्या पनि होइन, सबैजनालाई उत्तिकै गाह्रो भइरहेछ। त्यसैले सबैजना मिलेर केही गरौँ भनेको क्या। ल, हेड सरसँग कुरा त गर्ने, तर भन्ने पो के, कुरा पनि कहाँबाट सुरु गर्नु त्यही पो अप्ठ्यारो त। ओइ मेघा, तँ बरु सरलाई अस्ति तँलाई के कस्तो भएको थियो, कति बेरसम्म त्यो गनाउने टोयलेटमा बसेको थिइस्, अनि बिरामी परेको, सबै कुरा भन्न। त्यसपछि हामी सबैलाई कुरा गर्न सजिलो हुन्छ क्या। हो है, अनि सरलाई हामीलाई कतिसम्म गाह्रो हुँदो रहेछ भनेर पनि थाहा हुन्छ। हो हो मेघा, तँ नै कुरा सुरु गर है। हे, कहाँ, म त भन्न सक्दिनँ त्यस्तो कुरा। झन् आफूलाई यो कुरा कसैले पनि थाहा नपाओस् भन्ने जस्तो लागेको थियो, लाज हुँदैन कि क्या हो। छाड्यो क्या यो कुरा? कहिलेसम्म छाड्ने भन् त, के जहिले पनि यसरी नै गाह्रो मानेर बस्ने त हामी, भन् त तँ आफै। होइन, यी केटीहरू के खास कुरा गरेर बसेका हुन् अघिदेखि? के सल्लाह चल्दैछ तिमीहरूको, हँ, के कुरा गरेर बसिरह? त्यही त, के कुरा गरे हो त्यस्तो, खुब टाउको जोडेर कुरा गरेर बसेका छौ। तिमीहरूलाई चाहिने कुरा होइन कि यो, उता जाऊ तिमीहरू। हामीले सुन्ने नहुने कुरा के कुरा गरेर बसिरहेका तिमीहरू, हँ? अब त जन्म जाँदै जान्न, लजा म यहीँ बस्छु, के गर्छ तिमीहरू? हे, फेरि यो केटाहरू पनि आयो भने, तिमीहरूलाई चाहिने कुरा होइन जाऊ भनेको त, कस्तो अर्काको कुरा सुन्न बसेका होलान्। होइन, भनौँ न यिनीहरूलाई पनि, यिनीहरूले पनि बुझ्नु पर्यो नि हामीलाई कतिको गाह्रो हुन्छ भनेर। तिमीहरूलाई हामीले के कुरा गरिरहेको भनेर खुब चासो लागेको छ होइन, हामीले महिनावारीको बारेमा कुरा गरिरहेको, अब त चासो लाग्दैन होला नि तिमीहरूलाई। किन नलाग्नु नि चासो, हामीलाई केही थाहा नभए कुरा हो र, अब तिमीहरू हामीलाई भन्ने नहुने यस्तो गर्छौ। तिमीहरूले भनेको नि ठिकै हो, हेर न, हामीलाई स्कुलको टोयलेट पानी नभएर फोहोर भएर महिनावारी हुँदा साह्रै गाह्रो भयो कि, त्यसैले यसको बारेमा सरसँग कुरा गर्न जान लागेको। त्यो टोयलेटको कारणले साह्रै समस्या भयो कि। हो नि, त्यही भएर हामी हेडसरसँग हामीलाई शौचालयमा पानीको व्यवस्था हुनु पर्यो, सफा हुनु पर्यो, अनि महिनावारी हुँदा चाहिने अरू कुराहरूको पनि स्कुलमा नै व्यवस्था गर्नु पर्यो भनेर कुरा गर्न जान लागेको। हामी पनि आउँछौँ नि तिमीहरूसँग, टोयलेटमा पानी नहुँदा हामीलाई पनि कस्तो गाह्रो हुन्छ। हो हो, अब तिमीहरूको समस्याको लागि हामीले पनि त केही भन्न सक्छौँ नि। ल जाउँ हिँड, केटाहरू जाउँ। ओ हिँड। हेर मेगा, अब त केटाहरू समेत महिनावारीको बारेमा कुरा गर्न आउन लागेका छन्। अब त हामी सबैजना क्लासभरिको जम्मा भइसक्यौँ, त मात्र आउँदैनस अब? म त आउँदिन। ल ल मेगा आउँदिन रे। ल जाउँ न त जाउँ, त्यसो भए हामी जाउँ जाउँ जाउँ। होइन के भयो, किन यति धेरैजना जम्मा भएका तिमीहरू, के कुरा हो भन त? सर, हामी तपाईँसँग हाम्रो स्कुलमा विद्यार्थीहरूको शौचालयको बारेमा कुरा गर्न आएको। हँ के रे, शौचालयको बारेमा कुरा गर्न आएको रे, के भन्छन् यिनीहरू? हो सर, हामी शौचालयकै बारेमा कुरा गर्न आएका हौँ। तपाईँ शिक्षकहरू जाने शौचालयको बारेमा त हामीलाई थाहा भएन, तर हामी विद्यार्थीहरूको शौचालयमा त पानी समेत आउँदैन। हो सर, पानी नआउँदा हामीलाई साह्रै गाह्रो भएको छ, तर हाम्रो केटी साथीहरूलाई त महिनावारी हुँदा साह्रै गाह्रो हुँदो रहेछ। के कुरा गर्छौ तिमीहरू, अब हाम्रो स्कुलमा चर्पी छँदैछ, तिमीहरू नै त हो फोहोर गर्ने। अब पानी नआएपछि त फोहोर भइहाल्छ नि सर। हेर, चाहिने नचाहिने कुरा नगर तिमीहरू, यसको बारेमा म सोचौँला, अहिलेलाई कक्षामा जाऊ त ल। होइन सर, पछि होइन, तपाईँले यसको बारेमा अहिले नै सोच्नुपर्छ। सर, अस्ति म स्कुल आएर नै महिनावारी भएँ, लुगाभरि लागेछ, यसो पखालो भन्दा पनि पानी कतै थिएन, कस्तो हालतमा घरसम्म जानु परेको थियो। बाटोमा पनि मान्छेहरूले सबैले कसरी हेरेका थिए, त्यो टोयलेटमा कति बेर बस्नु परेकोले म त बिरामी नै भएँ सर। मलाई यो कुरा भन्न त कति अप्ठ्यारो लागेको थियो, तर सबैजना आएको देखेर म पनि आएँ सर। त्यही त, यसैले गर्दा हरेक महिना कति पढाइ छुट्छ हाम्रो। ए ए ए ए, त्यस्तो पो कुरा है? अनि तिमीहरूले पहिले नै यो कुरा मलाई किन भनेको त? मलाई त थाहा नै थिएन तिमीहरूलाई यस्तो समस्या छ भनेर। समस्या त छ नि सर, महिनै पछि यही कारणले गर्दा हाम्रो पढाइ छुट्छ, यसरी त भएन सर। ल अब तिमीहरूलाई यस्तो समस्या छ भने भन, मैले के गर्न सक्छु, के गर्दा राम्रो हुन्छ होला, मैले के गर्नु पर्यो भन त। हामीलाई अरू केही थाहा छैन सर, राम्रो शौचालय हुनु पर्यो, राम्ररी पानी आउनु पर्यो, अरू त के हुनु र। अनि सर, महिनावारी हुँदा हामीलाई चाहिने अरू सामानहरू पनि स्कुलमा नै भए सजिलो हुन्थ्यो नि। अब हेर, यस्तो कुराको लागि मैले मात्र भनेर हुँदैन। होइन सर, तपाईँले मात्र सबै काम गर्नुहोस् भनेर भनेको पनि होइन हामीले, हामी पनि बरु सहयोग गर्छौँ नि यसमा। हाम्रो स्कुलबाट अलि पर त्यो चौतारामा रहेको धाराबाट पानी त्यसै खेर गइरहेको हुन्छ, बरु त्यसैबाट यहाँ ल्याउन पाए हुन्थ्यो नि। यो निकै राम्रो कुरा गर्यो गङ्गा तिमीले, बरु अलिक खर्च गरेरै भए पनि पाइपबाटै यता पानी ल्याउनु पर्ला जस्तो छ। ल, यसको लागि म कुरा मिलाउँछु, तर तिमीहरूले पनि काम गर्नुपर्छ है। हुन्छ सर, त्यो त हामी गरिहाल्छौँ नि सर। अनि गङ्गा, तिमीहरूलाई त्यो महिनावारी भएको बेला के चाहिने हो त्यो पनि एउटा कागजमा टिपेर मलाई दिनु है। हस् सर। ल अब सबैजना मिलेर दुई हप्ताभित्रमा पानी सानी सबै भएको राम्रो शौचालय बनाउनु पर्छ है। ल अहिले जाऊ तिमीहरू। हुन्छ सर, धन्यवाद सर। आहा, अब त हामीलाई कस्तो सजिलो हुने भयो है। तलाई पनि धन्यवाद है मेगा, अघिदेखि आउँदिन आउँदिन भन्दै थिइस्, आखिरमा आइहालिस् नि होइन। नआएर के गर्नु त, तिमीहरूले त्यति भनेपछि त आउनु परिहाल्यो नि, फेरि अहिले भनेर भने हामी सबैलाई गाह्रो भइहाल्छ, त्यसैले म पनि आएँ। अब साँच्ची हामीलाई सजिलो हुन्छ होला है, अब त हुन्छ होला। वाह, यो गङ्गालाई त मान्नै पर्छ बा, उसले कस्तो आँट गरेर यो महिनावारी सम्बन्धी खुलेर बोल्न लाज मान्नु हुँदैन भनेर आफ्नो क्लासको पनि सबैजनालाई सम्झायो, अनि उनीहरूको सहयोग लिएर प्रिन्सिपललाई पनि केटीहरूलाई महिनावारी हुँदा स्कुलमा आउँदा के समस्या हुन्छ भनेर सबै कस्तो राम्ररी भनेको है। त्यही त, फेरि सोच त स्वर्णिमा, गङ्गाको जस्तै फराकिलो सोच भएको युवाहरू हाम्रो समाजमा अरू पनि भइदिएको भए त आज महिनावारी र महिनावारीसँगै जोडिने यो लाज र अप्ठ्यारोको कुरा पनि हट्छ होला नि, होइन र? त्यो त हट्थ्यो होला नि आयुष, तर त्यसको लागि त हामी सबैजना, चाहे त्यो केटा होस् या केटीले, महिनावारी सम्बन्धी जानकारी लिनुपर्छ होला, त्यो किन पनि आवश्यक छ जस्तो लाग्छ भने नि मलाई आयुष। अघिको कथामा मेघालाई कस्तो सडनली महिनावारी हुँदा उसलाई हेल्प गर्नको लागि गङ्गा नभएको भए, वा भनौ न गङ्गाको सट्टा कुनै केटा मान्छेले मेघालाई त्यस्तो अवस्थामा देखेको भए, र त्यो केटालाई महिनावारीको बारेमा केही थाहा नभएको भए मेघालाई त्यो भन्दा पनि धेरै मानसिक र शारीरिक चोट पुग्न सक्थ्यो नि, हो कि न भन त? त्यो त हो, फेरि यसो हेर्दाखेरि त केटी मान्छेहरू महिनावारी हुँदा केटा मान्छेहरूको भूमिका पनि उत्तिकै इम्पोर्टेन्ट हुन्छ है, र हामीलाई यसबारे जानकारी हुनु त एकदमै आवश्यक कुरा पो रहेछ नि है। फेरि साथी मलाई त के लाग्छ थाहा छ, महिनावारी सम्बन्धी जानकारी पाउनको लागि सबैभन्दा राम्रो उपाय भनेको त हामी केटीले आफूलाई पर्ने समस्याको बारेमा खुलेर आफ्नो केटा साथीहरूलाई पनि भन्ने, र महिनावारी भएको बेलामा कस्तो अनुभव हुन्छ, केटा मान्छेहरूले के कुरामा सहयोग गर्न सक्छन् भन्ने कुराको बारेमा नहिचकिचाइकन बोल्यौँ भने त महिनावारीसँग जोडिएको नराम्रो कुराहरू समस्याहरू त चुमन्तर भइहाल्छ नि। फेरि साथी मलाई त के पनि लाग्छ भने नि, यो मेगाले भोगेको समस्या जस्तै समस्या त हाम्रो दिदी बहिनी आमा भाउजू जस्तै नै भोग्न सक्छन्, र हामीले के पनि गर्न सक्छौँ भने नि उहाँहरूको लागि चाहिँ के कुरा पुगेको छैन, उहाँहरूको लागि चाहिँ के समस्या छ भन्ने कुरा चाहिँ आफ्नो दिमागले पनि सोचेर आफूले के गर्न सक्छौँ भनेर त्यो बारे पनि छलफल गर्न सक्छौँ नि, होइन र छोडीमा? त्यो त हो नि आयुष, फेरि केटा मान्छे मात्रै होइन क्या, हामी केटीहरूले पनि व्यक्तिगत सरसफाई भनेको लाज मान्नुपर्ने कुरा होइन भनेर बुझ्नुपर्छ जस्तो लाग्छ मलाई त, किनकि आज हाम्रो यही लाज हिचकिचाउने बानीले गर्दा हाम्रो स्वास्थ्यमा नराम्रो असर पनि परिरहेको हुनसक्छ। बरु यही कुरामा थप्नु पर्दा नि, मलाई त टोयलेटको कुरा गर्न मन लाग्यो क्या। टोयलेटको कुरा गर्न मन लाग्यो रे? आयुष, टोयलेटको कुरा अब हेर्नु न साथी, आजको कथामा भने जस्तै स्कुलमा व्यवस्थित टोयलेट नभएकोले गर्दा धेरै केटी साथीहरूलाई कति धेरै समस्या परिरहेको हुन्छ, जस्तो कि स्कुलमा केटाकेटीको लागि छुट्टै टोयलेट हुँदैन, यदि भइहाले पनि महिनावारी भएको समयमा सरसफाई गर्नको लागि चाहिने कुराहरू पानी साबुन प्याड फ्याँक्नको लागि चाहिने डस्टबिनहरू नहुँदा कस्तो गाह्रो महसुस भइरहेको हुन्छ नि। फेरि यी सबै कुराहरू पाउनु भनेको त हाम्रो अधिकार पनि हो नि, होइन र साथी? तिम्रो कुरामा त म पनि अग्री गर्छु क्या स्वर्णिमा। फेरि फ्रेन्ड्स आफै सोच्नुहोस् त, यसरी महिनै पछि महिनावारीको डर र त्यसको सरसफाइको बारेमा चिन्ता लिँदा त कति दिन आफ्नो पढाइ पनि छोड्नु पर्छ होला, र पढाइमा पनि यसले नकारात्मक प्रभाव त पार्छ होला नि, होइन र? त्यो त पार्छ नि आयुष, त्यसैले साथी हामी सबैले बुझ्नुपर्ने कुरा भनेको चाहिँ महिनावारी हुँदा डराएर लजाएर बस्ने होइन कि, आफ्नो सरसफाइलाई प्राथमिकता दिनुपर्छ। बरु यो सरसफाइको कुरा गर्दा नि आयुष, तिमीले अघिदेखि नै कति नै केटाहरूलाई पनि यो महिनावारीको बारेमा राम्ररी ज्ञान हुनुपर्छ भनेर त भन्दै थियौ, तर तिमीलाई चाहिँ महिनावारी भएको बेलामा कसरी सरसफाइ गर्नुपर्छ के गर्नुपर्छ भनेर थाहा छ तिमीलाई राम्ररी? लौ किन यसरी तिमी रातो पिरो भएको आयुष? लौ के रातो पिरो हुनु नि, मलाई राम्ररी थाहा छ कि यो बारे। ल राम्ररी सुन है, पहिला त रक्तस्रावको आधारमा दिनको 3-6 पटकसम्म सेनिटरी प्याड वा कपडा फेर्नु पर्छ, यौनाङ्गलाई सफा पानीले राम्ररी धोई हात धोएर सफा सुग्घर गर्नुपर्छ। सेनिटरी प्याड छैन भने चाहिँ महिनावारी हुँदा सधैँ सुतीको नरम कपडा मात्रै प्रयोग गर्ने, प्रयोगपछि राम्ररी धोएर घाममा सुकाउनु पर्छ। तर यहाँ इम्पोर्टेन्ट कुरा भने चाहिँ के हो भने नि साथी, यहाँ पानीको रोल चाहिँ धेरै नै इम्पोर्टेन्ट छ है। पानी नभएकोसम्म त पानीले राम्ररी सफा सुग्घर गरेन भने त विभिन्न रोगहरू पनि लाग्न सक्छ नि, त्यसै महिनावारी हुँदाखेरि चाहिँ पानीको रोल त धेरै नै इम्पोर्टेन्ट हुन्छ। ल भन स्वर्णिमा, तिमीलाई मेरो कुरा चाहिँ कस्तो लाग्यो? अब तिम्रो कुरा गल्ती भयो भनेर त मैले भन्छु होला त आयुष। बरु साथी तपाईँलाई के लाग्छ, महिनावारी हुँदा सफा पानीको महत्व कतिको हुन्छ, आफ्नो विचार बाँड्ने होइन त एसएमएस मार्फत? बाँड्ने नि, किन नबाँड्ने होइन र साथी? त्यसरी निकाल्नुहोस् आफ्नो मोबाइल र पठाउनुहोस् आफ्नो विचार र जित्नुहोस् सुपर डुपर उपहार। आजको एसएमएस प्रश्न रहेको छ, महिनावारी हुँदा सफा पानीको महत्व कति हुन्छ? प्रश्न फेरि एकचोटि, महिनावारी हुँदा सफा पानीको महत्व कति हुन्छ? जसका लागि अप्सनहरू रहेका छन्, अप्सन ए धेरै नै महत्वपूर्ण हुन्छ, अप्सन बी महत्वपूर्ण भएर के गर्ने हाम्रो स्कुलमा पानी त राम्ररी आउँदैन, र अप्सन सी महिनावारी भएको बेला मात्र होइन जे गर्नलाई पनि सफा पानी चाहिन्छ। भोट गर्नको लागि आफ्नो मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर आफूलाई मन परेको अप्सन ए बी वा सी लेखेर पठाउनुहोस् 7070 बरु आयुष, तिमीले एउटा कुरा याद गर्यौ, महिनावारी हुँदा म आफ्नो व्यक्तिगत सरसफाइको लागि सबैभन्दा चाहिने कुरा भनेको त सफा पानी नै हो नि। फेरि सफा पानी त हरेक कुरासँग जोडिएको पनि हुन्छ है, पानी भनेको त धेरै नै इम्पोर्टेन्ट हुन्छ के। इम्पोर्टेन्ट वा महत्त्वपूर्ण त भइहाल्छ नि स्वर्णिमा, फेरि रिसर्चले पनि के देखाउँछ थाहा छ तिमीलाई, यो सफा पानीको पहुँच सबैजनालाई भयो भने त झाडा पखाला हैजा श्वास प्रश्वासको रोगहरूबाट मृत्यु हुने पनि धेरै नै कम हुन्छ, र जीवनको गुणस्तर बढाउनमा पनि यसले सहयोग गर्छ नि। फेरि हामीलाई थाहा भएकै कुरा हो नि साथी, कि हरेक वर्ष मृत्यु भएको 5 वर्ष मुनिका बाल बालिकाहरूमा झन्डै 30% बाल बालिकाको मृत्यु त सफा पानी र सरसफाइको कमीले लाग्ने रोगहरूले नै हुने गरेको थाहा छ नि, होइन र साथी? फेरि साथी पानीको महत्त्वकै बारेमा भन्नुपर्दा नि मानिस खाना बिना लगभग एक महिना जति बाँच्न सक्छ तर पानी बिना एक हप्तासम्म पनि बाँच्न गाह्रो हुन्छ किनकि शरीरमा पानीको अभाव हुँदा खाएको खाना पच्दैन रे बुसोमा जम्मा हुँदै जान्छ रे फोहोर पदार्थको निष्कासन पनि हुन सक्दैन मृगौलाले काम गर्न पनि सक्दैन ग्रन्थीहरूले राम्ररी काम गर्न पनि सक्दैनन् मांसपेशीहरू थाक्दै जान्छन् रे अनि अन्त्यमा त शरीर नै काम गर्न नसक्ने हुन्छ रे साथी त्यही भएर फ्रेन्ड्स आजदेखि हामीले पानीको सदुपयोग र संरक्षण ध्यान पुर्याउनु पर्छ नि होइन र अझ पानीको अनावश्यक खर्च पनि गर्नु भएन नि होइन र फेरि आयुष सफा खाने पानी सरसफाई र प्रारम्भिक स्वास्थ्य सुविधा त हरेक देशको लागि एउटा चुनौती नै हो र यही कुरा सबैको सामु ल्याउनको लागि हरेक मार्च 22nd वर्ल्ड वाटर डे यानि कि विश्व पानी दिवस भनेर पनि मनाइन्छ र यो वर्ल्ड वाटर डे यो दिन किन मनाइन्छ र नेपालको लागि सफा पानीको मामलामा के चुनौतीहरू छन् भनेर जानकारी दिनको लागि हाम्रो टेलिफोन सम्पर्कमा वाटर एड संस्थाका सामाजिक विकास सल्लाहकार ओम प्रकाश गौतमजी हुनुहुन्छ उहाँसँग कुरा गरौँ न विश्व पानी दिवस चाहिँ संसारमा हरेक वर्ष मनाइन्छ यो विशेष गरी मार्च 22 तारिकका दिन मनाइन्छ होइन नेपालमा पनि यो वर्ष विभिन्न कार्यक्रम गरेर मनाउन लागिएको छ यो वर्षको थिम भनेको पानीका लागि हिँडाई भन्ने हो किनभने विश्वका नेपाल लगायतका गरिब मुलुकहरूमा मानिसहरूले पानी कलेक्सनको लागि हरेक दिन करिब 6 किलोमिटर हिँड्नुपर्ने अवस्था भएको कारणले यो वर्ष पानीको लागि हिँडाई भन्ने नारा राखिएको छ तर नेपालमा पनि यो प्रदर्शन गर्न लागि छ यो विशेष गरी नेपालको लागि स्वच्छ खाने पानी चाहिँ चुनौती नै हो जस्तो लाग्छ नेपाल सरकारले सन् 2017 सबैका लागि आधारभूत खाने पानी र सरसफाई भनेर भनेको छ होइन अब अहिलेसम्म आइपुग्दाखेरि नेपालको सरकारी आँकडा अनुसार नेपालमा अझै पनि 55 लाख नेपालीहरू चाहिँ स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित भएको अवस्था छ अब यसैमा पनि दिगो रूपमा सञ्चालनमा आएका खानेपानीको सुविधाहरूलाई मध्यनजर गर्ने हो भने चाहिँ 1,30,00,000 नेपालीहरू चाहिँ अझै पनि खानेपानीको सुविधाबाट विमुख भएका छन् यो विमुख हुनाको कारणले गर्दाखेरि विभिन्न यो अशुद्ध पानी खाने भए जो विमुख छन् त्यो कारणले विभिन्न रोगहरू फैलिन्छन् जस्तो झाडा पखाला जन्ने रोगहरू यहाँहरूलाई थाहा छ झाडा पखाला मात्रै नभएर अर्को जस्तो अब टाइफाइड भयो होइन तपाईँको हेपाटाइटिस भयो अनि के अरे आँखा खस्रे रोग भन्छ आँखा पाक्ने रोगहरू भयो अनि चिलाउने रोगहरू भयो लुतोहरू यस्ता रोगहरू चाहिँ नेपालमा वर्षेनी धेरै मात्रामा देखिआएको छन् जस्तो अब सरसफाइको कमीले गर्दाखेरि विद्यालय जाने उमेरका महिलाहरू चाहिँ विद्यालय जान पाएनन् भनेपछि चाहिँ एजुकेसनमा ह्याम्पर गर्यो अब यो सबै एउटा भिसियस साइकल बन्छ जसले गर्दाखेरि चाहिँ पुबर्टीतिर नै धक्का ल्याएको छ थोरै लगानी गर्यो भने धेरै रिटर्न दिन सकिन्छ जस्तो डब्लुएचओले 2008 गरेको एउटा स्टडीमा के पनि भन्छ भने तपाईँको 1 रुपियाँ सरसफाइमा लगानी गर्यो भने 9 रुपियाँसम्म त्यसको लगानी फिर्ता लिन सकिन्छ होइन नेपालमा यो चुनौतीको विषय हो त्यो गर्दा अब यो कुराहरूलाई चाहिँ खानेपानी र सरसफाइका कार्यक्रम मार्फत त्यो महिलाहरूलाई यो कुराको बारेमा सचेत बनाउने र पुरुषहरूलाई पनि यस्तो चाहिँ महिलाहरूको यो नियमित प्रक्रिया हो यसलाई चाहिँ रगतको व्यवस्थापन गर्यो भने अरू सामाजिक मान्यताहरू बिस्तारै हटाउनुपर्छ र महिला पनि यो समाजको एउटा अभिन्न अङ्ग हुन् उनीहरूलाई हामी सबैले मिलेर सहयोग गर्नुपर्छ भन्ने धारणा चाहिँ अगाडि ल्याउनुपर्ने हुन्छ होइन वाटर कन्जर्भ गर्नलाई चाहिँ 4-5 कुराहरू चाहिँ मैले भन्नुपर्दाखेरि एउटा त पानी जति उपलब्ध छ नि त्यसलाई चाहिँ हामीले जुन उपलब्ध पानी छ त्यसलाई व्यवस्थित रूपबाट प्रयोग गर्ने होइन जस्तो पानी प्रयोग गर्ने बेलामा जस्तो दाँत माझ्दाखेरि धारी खुला राख्यो भने पानी चाहिँ बगेर धेरै नोक्सान हुन्छ नुहाउँदाखेरि तपाईँको बाल्टीमा थापेर प्रयोग गर्यो भने कम मात्रामा पानी हुन्छ तपाईँको जस्तो गाडीहरू सफा गर्दाखेरि अरू पानी प्रयोगहरू गर्दाखेरि त्यसलाई सहज तरिकाले पानीको धारा बन्द गरेर कुनै भाँडोमा व्यवस्थित तरिकाले पानी थापेर चाहिँ युज गर्यो भने होइन प्रयोग गर्यो भने पानीलाई कम मात्रामा पानीले धेरै चाहिँ उपलब्धता हासिल गर्न सकिन्छ होइन एउटा त्यो भयो अरू चाहिँ जस्तो हाम्रो जुन पुराना चाहिँ पानीका स्रोतहरू छन् नि जस्तो पोखरीमा पानी छ त्यसको नजिकका धाराहरूमा पानी आउन थाल्यो भने के हुन्छ भने पोखरीको तलपट्टिबाट पानी रिचार्ज हुँदै गएर पोखरीमा बल्ल त्यो धाराहरूमा पानी आउने हो होइन जस्तो काठमाडौँको ढुङ्गे धाराहरूको कुरा गर्नुभयो भने कुनै न कुनै ठाउँबाट पोखरी भनौँ अथवा कुनै पानी सङ्कलन भएको ठाउँबाट आएर मात्रै पानी आउने हो अब त्यस्तो पुरानो जुन पोखरीहरू छन् पुरानो जुन पानी सङ्कलन हुने ठाउँहरू छन् त्यसलाई चाहिँ हामीले सफासुग्घर गर्ने त्यहाँको पानीको सङ्कलन गर्ने र रिचार्ज हुने सिस्टमलाई चाहिँ कन्टिन्यू गर्नुपर्छ के अरे आकाशबाट पर्ने पानीहरूलाई पनि सङ्कलन गरेर होइन अनि पानी परेको बेलामा त्यो पानीलाई छुट्टै सङ्कलन गरेर पनि पानीको व्यवस्थापन गरेर प्रयोग गर्न सकिन्छ पानी नभएको बेलामा अर्को चाहिँ तपाईँको जस्तो जति पनि खाने पानी सप्लाई गर्ने सिस्टम छ नि जस्तो धाराहरूबाट आउने पानी छ होइन त्योलाई चाहिँ पानीलाई लिकेज हुन नदिने कि जस्तो पानी नै स्कार्सिटी भएको नभएको ठाउँमा के छ भने जस्तो नेपाल त पानीको लागि त एकदम धनी देश हो नि त तर चाहिँ के भने व्यवस्थापन छैन हाम्रो चाहिँ डिस्ट्रिब्युसन चाहिँ सिस्टम एकदम विक छ, होइन रिसोर्सेस होइन, ठुलो ठुलो रिसोर्सेस लगाएर पानीलाई चाहिँ माथि तानेर पम्पिङ गरेर सबै मान्छेलाई दिने व्यवस्थापन जुन छ नि त्यो एकदम फितलो भएको कारणले मानिसले अझै पनि शुद्ध खानेपानी पाएको छैनन्। अर्को चाहिँ पानी मात्रै भएर भएन, स्वच्छ पानी शुद्ध पानी हुनु पऱ्यो क्या। त्यो गर्दा यसरी चाहिँ पानीलाई पिजरअप गरेर र सबैलाई चाहिँ पानी पुर्याउन सक्यो भने चाहिँ त्यो राम्रो हुनसक्छ। तर अब अहिले के भने पानीका स्रोतहरू सुक्दै गए, क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ वर्षा कम हुन थाल्यो, त्यसले गर्दा पानीको स्रोतहरू सुक्ने र त्यसलाई व्यवस्थापन राम्रो गर्न सकिएन भने एकदम काकाकुल हुने अवस्था पनि सिर्जना हुनसक्छ। त्यही भएर सबै नेपालीले समयमा नै बुद्धि पुऱ्याएर यसमा काम गर्नुपर्छ। सुन्नुभयो होइन त साथी, पानी हाम्रो जीवनको लागि कति इम्पोर्टेन्ट छ भनेर, र यही कुरालाई सबैको सामु ल्याउनको लागि साथीसँग मनका कुराले यही चैत 8 गते डडेलधुरामा पानीको महत्त्वको बारेमा र्याली गर्न लागेका छौँ, जहाँ म र सबिन पनि हुनेछौँ। त्यसैले साथी, आज अहिलेदेखि नै पानी बचाउनका लागि लागौँ, किनकि पानी बिनाको जीवन त कल्पना गर्न पनि गाह्रो हुन्छ। त्यसैले टोयलेट जाँदा नुहाउँदा पानीको जथाभावी प्रयोग नगरौँ, र स्कुल कलेज र अरू ठाउँहरूमा पनि पानीको धारालाई त्यसै खुला नछाडौँ, किनकि हाम्रो लापरवाहीले अरू कतिजनालाई प्रभाव पारिरहेको हुन्छ। त्यसैले साथी, आजको भोइसेस अफ युथ प्रश्नले यसै बारे सोधौँ न त। साथी, तपाईँले आफ्नो समुदायमा पानीको सदुपयोग र दुरुपयोग कसरी भएको देख्नुहुन्छ? प्रश्न फेरि एकचोटि, तपाईँले आफ्नो समुदायमा पानीको सदुपयोग वा दुरुपयोग कसरी भएको देख्नुहुन्छ? आफ्नो विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर VOY लेखेर एउटा स्पेस दिएर आफ्नो विचार लेखी 4400 पठाउनुहोस्। र साथी, यो एउटा टोल फ्री SMS सर्भिस हो र यसमा आफ्नो विचार पठाउँदा शुल्क लाग्दैन भनेर त तपाईँलाई पनि थाहा नै छ नि। तपाईँ जहाँ जसरी मेचमा बसेर चौरमा पल्टेर साथसँग बसेर या एक्लै पनि जता जसरी रेडियो सुनिरहनु भए पनि तपाईँले सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम साथीसँग मनका कुरा। आज तपाईँलाई साथ दिँदैछौँ हामी तपाईँको आफ्नै बेस्ट फ्रेन्ड्सहरू आयुष र स्वर्णिमा। र अब पालो भएको छ तपाईँकै चिठी पत्र पढ्ने, र मेरो हातमा अहिले हाल कतारमा रहनु भएको एकजना साथीको इमेल छ। उहाँ लेख्नुहुन्छ, म हाल कतारमा छु र कतारमा मैले दुईजना नेपाली साथीहरूलाई भेटेर हामी तीनजना एकदमै मिल्ने साथी भएको छौँ। दुईजना मध्ये एकजना चाहिँ विवाहित हो र अर्को चाहिँ प्रेमिका छिन्, तर म भने केटीको मामलामा सधैँ पछि नै छु, त्यसैले पनि मलाई उनीहरूको अघि नराम्रो लाग्छ। यसै क्रममा एउटा साथीले मलाई एकजना केटीको मोबाइल नम्बर दियो, त्यसपछि म त्यो केटीसँग साथीको रूपमा कुरा गर्न थालेँ। उनी एक विद्यार्थी हुन् र अहिले नेपालमै छिन्। म उनलाई हरेक हप्ता फोन गर्छु, हामी एकअर्कालाई मिस्ड कल पनि दिनै रहन्छौँ। यस्तो भएको लगभग 2 वर्षपछि हामीले वेब क्याम र फेसबुक मार्फत एकअर्कालाई देख्यौँ। उसको र मेरो धेरै कुराहरू पनि मिल्छ। मैले उसलाई प्रस्ताव गर्ने धेरै विचार गरेँ तर पनि सकिनँ। उसले पनि मलाई मन पराउँछिन् भन्ने कुरा मैले मेरो साथीबाट नै थाहा पाएको हुँ। उसलाई भन्नको लागि धेरै माध्यमहरू छन्, जस्तै फेसबुक, याहू, फोन, तर पनि म भन्न सक्दिनँ। हामी बिचको मायाको कुरा अरू सामान्य कुरा जस्तै किन गर्न सक्दैनौ? साथी, हामी दुई कसरी नजिकिन सक्छौ होला? कतारको साथी, सबैभन्दा पहिला चाहिँ तपाईँलाई कङ्ग्रेचुलेसन्स है, किनभने सोध्नुहुन्छ भने चाहिँ 2 वर्ष लामो यति राम्रो तपाईँको रिलेसन चलिरहेको छ नि, त्यसको लागि चाहिँ हाम्रो तर्फबाट धेरै धेरै बधाई। किन यो त एक किसिमको हुन्छ नि अनौठो कुरा नै हो नि, होइन छोड्नेमा? अचम्म रे, अचम्म चाहिँ किन नि आयुष? ल अचम्म हुँदैन त, अब देख्दै नदेखेको भेट्दै नभेटेको मान्छेसँग यति लामो 2-2 वर्ष जस्तो सम्बन्ध स्थापित गर्नु भनेको त अचम्मको कुरा त भइहाल्यो नि, होइन र? यसमा अचम्म मान्नु पर्ने त केही छैन जस्तो लाग्छ क्या मलाई आयुष। मैले त त्यस्तो भएको धेरै देखेको छु, मैले त अझ त्यस्तो हुँदा हुँदै बिएसम्म परेको पनि देखेको छु। मैले त्यस्तो हुँदैन भन्न खोजेको होइन क्या स्वर्णिमा, तर मैले त यहाँ के भन्न खोजेको भने नि, अब हेर न, यसो देख्दै नदेखी भेट्दै नभेटी माया प्रेमको कुरालाई अगाडि बढाउँदा त मैले धेरै कुरा हुनसक्छ होला नि। त्यसले माया प्रेमको कुरा अगाडि बढाउनु भन्दा चाहिँ मैले साथीलाई के भन्न चाहन्छु भने नि, पहिला आफू सेल्फ अवेर यानि कि आत्म जागरुक हुने या भनौँ न सचेत हुनुपर्छ होला भन्नु पो खोजेको त। त्यो चाहिँ हो है, तिमीले उठाएको यो सचेत हुने कुरा चाहिँ मलाई पनि एकदम चित्त बुझ्यो है आयुष। हो नि कतारको साथी, बेलैमा आफूले मन पराएको मान्छे कस्तो छ कस्तो हो भनेर नजिकबाट बुझ्नु त एकदम जरुरी हुन्छ नि, किनभने जिन्दगीभर त्यसरी नै नभेटी नदेखी चल्ने पनि होइन, सँगै त हुनै पर्छ नि। त्यस्तो हुँदा देखेको र नदेखी गरेको निर्णयले त धेरै नै फरक पर्छ होला नि साथी। तर तपाईँको इमेल पढ्दा हामीलाई यो पनि लाग्यो कि त्यो केटीको बारेमा तपाईँले राम्ररी बुझि पनि सक्नु भएको छ होला, नत्र दुई दुई वर्षसम्म च्याट, फोन अनि फेसबुकमा यसरी क्लोज भएर कुरा गर्न सक्नु हुँदैन थियो होला, तपाईँहरूको बिचमा राम्रो अन्डरस्ट्यान्डिङ पनि छ जस्तो लाग्यो, हो कि होइन भन त आयुष तिमी नै? त्यो कुरा त मेरो दिमागमा पनि नआएको होइन क्या स्वर्णमा, तर पनि मैले त के भन्न खोजेको हो नि, कहिलेकाहीँ हामीले एउटा कुरा सोचिरहेका हुन्छौँ तर कुरा अर्को पनि हुनसक्छ नि, त्यही भएर एकचोटि साथीले फेरि विचार गरेर आफूले माया गर्ने मान्छे त्यही नै हो कि होइन भनेर स्योर हुनुपर्छ भन्नु पो खोजेको त मैले। अँ त्यो चाहिँ हो है साथी, जस्तै कि तपाईँले माया गर्ने मान्छे उहाँ नै हो त, कि तपाईँले भविष्यको बारेमा सोच्नु भएको छ, उहाँसँग तपाईँले आफ्नो जीवनै देख्नुहुन्छ त, उहाँको के कुरा मनपर्छ वा जिन्दगीभर सम्बन्ध निभाउन सक्नुहुन्छ त, कतै यो आकर्षण मात्रै हो कि वा एकतर्फी भावनामा बकिराख्नु भएको पो छ कि हो, यस्तो कुराहरूलाई पनि तपाईँले एकचोटि केलाउनु पर्छ जस्तो लाग्यो। र साथी तपाईँको इमेल पढ्दाखेरि चाहिँ मलाई के पनि भन्नु मन लाग्यो भने नि, एक त तपाईँ कतारमा हुनुहुन्छ र तपाईँको साथी नेपालमा हुनुहुन्छ, त्यो दुरीहरूले गर्दाखेरि पनि तपाईँहरू चाहिँ हुन्छ नि जहिले पनि च्याट गर्नुहुन्छ, इन्टरनेटमा हुनुहुन्छ, फेसबुकमा हुनुहुन्छ, त्यसले गर्दाखेरि उहाँ खालि तपाईँको मन मिल्ने साथी पो हो कि, त्यो कुरा पनि एकचोटि तपाईँले सोच्नुपर्छ होला, किनकि कहिलेकाहीँ चाहिँ चिठी पत्र च्याट फोन मार्फत गरेको कुराहरू त जहिले पनि सही पनि हुँदैनन् नि, त्यसले गर्दाखेरि यो कुराहरू केलाएर सत्य कुरा के हो, तपाईँले के कुरा चाहेको हो भन्ने कुरा चाहिँ तपाईँ स्योर हुनुपर्छ होला साथी। फेरि साथी हाम्रो आयुषले यसो भन्यो भन्दैमा त्यो केटी प्रति मनमा शङ्का उब्जाएर बस्नुहोस् भन्नु खोजा पनि होइन है हामीले, हामीले त प्रेम प्रस्ताव राख्न अगाडि त्यो केटीको बारेमा तपाईँलाई कतिको राम्ररी थाहा छ, उसले पनि तपाईँलाई साँच्ची नै प्रेमीको रूपमा लिनुभएको छ कि छैन, एउटा सामान्य साथीको रूपमा मात्रै लिनुभएको हो कि, यी कुराहरू जान्न एकदमै इम्पोर्टेन्ट छ जस्तो लाग्छ मलाई त। तिमीले त ठ्याक्कै मेरो मनको कुरा नै भन्यो क्या स्वर्णिमा, कतारको साथी यदि कसैले आफूलाई मन पराउँछ भने मुखै खोलेर भन्नु पर्दैन, उसको सामान्य हाउभावले पनि कति कुरा थाहा हुन्छ नि, तर साथी यो भनाइको पछाडि चाहिँ लाग्नुहुन्न नि, किनकि अर्काको हाउभाव र व्यवहारले हामी उसको मनको कुरालाई ग्यास गर्न सक्छौँ, तर यही नै हो भनेर किटान गरेर कसरी भन्न सक्छौँ, आफै भन्नुहोस् त साथी। त्यसरी तपाईँले आफ्नो इमेलमा भन्नुभएको छ नि उसले पनि मलाई मन पराउँछ जस्तो लाग्छ भनेर, त्यसै साँच्चीकै कुरा के हो भने कुरा त उहाँलाई नसोधिकन त आफैले त कहाँ सोचेर हुन्छ र, होइन र साथी? त्यसैले साथी आफैले धेरै कुरा सोचेर बस्नुभन्दा पनि गएर आफ्नो साथीसँग नै राम्ररी प्रभावकारी सञ्चार सिपको प्रयोग गरेर उहाँले के सोच्नुहुन्छ, तपाईँलाई कुन रूपमा लिनुभएको छ भन्ने कुराहरू आफ्नो मनको भावनाको बारेमा प्रष्ट पार्नु भयो भने मनको दुविधा पनि हराउँछ होला, अनि तपाईँहरूको सम्बन्ध कुन मोडमा पुग्छ, कस्तो रूप लिन्छ भन्ने कुरा पनि क्लियर हुन्छ होला। पक्कै पनि हो नि, र प्रपोज सिधै भन्नुभन्दा पनि नि साथी, बिस्तारै बिस्तारै माया प्रेमको कुरा झिकेर उहाँको के विचार छ यो कुराहरू भनेर सुरु गर्न सक्छौ नि, होइन र? तर साथी यसरी यो कुरा भन्न सकिन भनेर टेन्सन लिएर मनमै कुरा गुम्साएर बस्नुभन्दा त आफ्नो साथीसँग आफ्नो कुरा सेयर गर्नुभयो भने पक्कै पनि उहाँबाट केही न केही उत्तर त आउँछ होला नि। जे उत्तर आए पनि हामीलाई चाहिँ लेखेर पठाउनुहोस् है साथी, हामीलाई पुरा विश्वास छ कि तपाईँले आफ्नो मनको कुरा भन्न सक्नुहुन्छ होला, तपाईँलाई अल द बेस्ट हाम्रो तर्फबाट। जय युवा, युवासँग युवाका कुरा, सफलताका कुरा, परिवर्तनका कुरा। 2062 सालमा माओवादी पार्टीमा लागे, जति बेला म कक्षा 8 पढ्दै थिएँ पढ्दा पढ्दै म त्यो पार्टीमा इन्ट्रु भएँ र 65 सालमा प्रमाणीकरण भयो, अनि त्यति बेलाको प्रमाणीकरणबाट चाहिँ बालबालिकाहरूलाई चाहिँ यसरी लडाइँमा लानु हुँदैन, युद्धमा लानु हुँदैन भनेर चाहिँ हामीलाई उमेर नपुगेको कारणबाट चाहिँ त्यहाँबाट डिस्क्वालिफाइडमा पारिएको त्यो कुरा हामीलाई त्यति बेला थाहा भएन, र सरकारी युनियनबाट सबैबाट दबाब भएपछि सुविधा आफ्नो नाम ठेगाना मोबाइल नम्बर फोन नम्बर सबै लेखेर हामीलाई तपाईँको सल्लाह सुझाव सहितको प्रतिज्ञा लेखेर नबिर्सिनु होला भन्दै हाम्रो ठेगाना दिन चाहन्छु। कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर 118 काठमाडौँ नेपाल ललितपुर नेपाल। आजको लागि पाउनुहुन्छ भन्नुभएको थियो होइन, एक वर्ष बित्न लागिसक्यो। उहाँ साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने तपाईँहरूले यो प्याकेज लिनुहोस्। तपाईँहरूलाई जुन इच्छा लाग्छ होइन, सिप भन्ने कुरा सिकेर खेर जाँदैन, जतिखेर पनि काम लाग्छ होइन, त्यसको लागि चाहिँ उहाँहरूलाई यो प्याकेज चाहिँ लिनको लागि चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु। एक हिसाबमा हेर्ने हो भने त हामीलाई पनि पहिला रिस उठ्यो, जुनमा चाहिँ हामीले निरन्तर काम गरिरहेका थियौँ, जहाँ बसेर चाहिँ हामीले आफ्नो उद्देश्यको कामहरूलाई चाहिँ अगाडि बढाउँदै थियौँ। त्यति बेला चाहिँ हामीलाई रिस पनि उठेको थियो, हामी सबै साथीहरूले चाहिँ मिलेर हामी यो प्याकेज लिँदैनौँ भनेर पनि हामीले एक किसिमबाट हामीले युएनलाई दबाब पनि दियौँ। तर पछि सोच्दै जाँदाखेरि यताउता सबैतिरबाट कुरा बुझ्दै जाँदाखेरि हामीले यो लिइराखौँ, हामीले लिइराख्यो भने नि खेर जाँदैन, आखिर हामीले पाउने अधिकार नै हो यो, आफूले पाउने अधिकारलाई चाहिँ हामीले किन गुमाउने भन्ने कुरा भएर चाहिँ हामीले यो प्याकेजलाई लियौँ। भविष्यको प्लानिङमा चाहिँ मेरो अब एउटा खालको चाहिँ मैले जुन सङ्घर्ष गरेर यो समाजबाट एउटा छोरी मान्छे भएर पनि आफूले यस्तो गर्छु भनेर जुन उद्देश्य बोकेर चाहिँ म यहाँबाट बाहिरिएँ होइन, त्यसको लागि चाहिँ अब आउने दिनहरूमा पनि म समाजमा रहेका पिछडिएका दिदीबहिनीहरू या दाजुभाइहरू जसलाई पनि आफूले सङ्घर्ष गरेर अगाडि बढ्नुहोस्, एक न एक दिन हामीलाई सफलता हात पर्छ र हामीले दुःख सङ्घर्ष त गर्नै पर्छ भन्ने खालको भावनाहरूलाई चाहिँ चेतनामूलक कार्यक्रमहरू चाहिँ अगाडि बढाउन चाहन्छु र एउटा समाजसेवीको राम्रो भूमिका खेल्न चाहन्छु समाजमा भन्न चाहन्छु। हजुरलाई पनि मलाई यहाँसम्म आएर यतिसम्म बोल्ने अवसर दिनुभयो, त्यसको लागि पनि हजुरहरूलाई धन्यवाद। फ्रेन्ड्स, अब पालो भएको छ नियमित स्तम्भ हे युवा जे युवाको, जहाँ हामी देशभरिका युवाहरूले गरेका उदाहरणीय कार्यहरू सफलताका कथाहरूको बारेमा तपाईँलाई जानकारी गराउँछौ। बरु स्वर्णिमा, आजको हे युवा जे युवा स्तम्भमा कुन साथीको कथा बज्दैछ त? त्यो हामीले भन्नुभन्दा पनि उहाँ आफैले नै भन्नुहुन्छ, त्यसैले सुन है त साथी के भन्दै हुनुहुन्छ। अङ्ग्रेजीमा एउटा भनाइ छ, एभ्री डे इज एन अपर्च्युनिटी टु मेक अ न्यू ह्याप्पी एन्डिङ, यानि कि हरेक दिन एउटा अवसर हो जुन अवसरले हामीलाई खुसी भएर बाँच्न सिकाउँछ। फेरि त्यस्तै अवसरको फाइदा लिएर जीवनलाई सकारात्मक रूपमा जिउनु भइरहेको पूर्व लडाकु साथीको कथा तपाईँलाई चाहिँ कस्तो लाग्यो साथी? पक्कै पनि राम्रो र इन्सपायरिङ लाग्यो होला है। र साथी, यदि तपाईँ पनि नाबालिग वा पछि भर्ना हुनु भएको पूर्व लडाकु हुनुहुन्छ र अहिलेसम्म यस्तो कुनै अवसर पाउनु भएको छैन भने यही हो है मौका। यो टोल फ्री नम्बर टिप्नुहोस् है त, 1660077888। यो नम्बरमा अहिले नै सम्पर्क गरेर यो अवसरको फाइदा उठाइहाल्नुहोस् है। फेरि फ्रेन्ड्स, यो कार्यक्रममा भर्ना हुनको लागि समय भने अब धेरै बाँकी छैन, त्यसैले यही मार्च महिनाको 22 तारिक अर्थात् आउँदो चैत महिनाको 8 गते भित्र सम्पर्क गरिहाल्नुहोस् है। सूचना सूचना सूचना, के तपाईँ पनि साथीसँग मनका कुराको वार्षिक उत्सव कार्यक्रम चलाउन चाहनुहुन्छ? के तपाईँ पनि साथीसँग मनका कुराको 10 वर्ष लामो रेडियो यात्रामा हामीसँगै खुसी बाँड्न चाहनुहुन्छ? यदि हामीसँगै रेडियोमा साथीसँग मनका कुराको एनिभर्सरी कार्यक्रममा बोल्नु मन छ भने लेख्नुहोस् हाम्रो नयाँ स्तम्भ साथीसँग मनका कुरामा म पनि बोल्छु, जहाँ प्रश्नसँग तपाईँले किन साथीसँग मनका कुराको वार्षिक उत्सव कार्यक्रम चलाउन चाहनुहुन्छ भनेर लेखी आफ्नो नाम ठेगाना मोबाइल नम्बर फोन नम्बर सबै लेखेर सरल र छिटो छिटो पठाउनु पर्ने हुन्छ। हामीलाई तपाईँको सल्लाह सुझाव सहितको प्रतिज्ञा लेख्न नबिर्सिनु होला भन्दै हाम्रो ठेगाना दिन चाहन्छौँ। बेस्ट फ्रेन्ड्स आयुष र स्वर्णिमा, कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल र 118 ललितपुर नेपाल। अनि हामीलाई इमेलबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो cwfriends@hotmail.com cwfriends@hotmail.com। अनि यस बाहेक तपाईँ हाम्रो वेबसाइट www.ssmk.org गएर लगअन गरेर हामीलाई भेट्न पनि सक्नुहुन्छ र यो वेबसाइट र कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया पनि लेख्न सक्नुहुन्छ है साथी। यसको साथै आजको लागि साथीसँग मनका कुराको हामी सबै साथीहरू कला सुयोग सबिन र म तपाईँको आफ्नै स्वीकृत साथी आयुष अनि म तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी स्वर्णिमालाई पनि बिदा दिनुहोस्। नमस्ते, बाई बाई, फेरि भेटौँला।